Yeah. प्राली प्रस्तुत गर्दछ गणित थापाको सांगीतिक नयाँ प्रस्तुति तिमी बस्ने घर छ। अर्जुन जीएम र गणी थापा, लय यमन खनाल, शब्द प्रशांत पौडेल, एरेंज यमन खनाल, उत्पादक तथा वितरक सुपा देउराली म्युजिक प्राली, प्रबन्धक यमन खनाल 9894944400, पीआरबीटी 6054948, यूटीएल 7732667।